एक सुबह साबिर शेर अली के लिए नाश्ता तैयार कर रहा था कि बाहर से दरवाजा खटखटाने के बाद किसी ने आवाज दी, साबिर साबिर दरवाजा खोलो। साबिर ने भाग कर दरवाजा खोला तो उसके सामने दिलावर खां घोड़े की बाग थामे खड़ा था। साबिर ने बदहवास होकर सवाल किया, मौज़म अली कहाँ है? वो शाम तक पहुंच जाएंगे, दिलावर खां ने सहन में पांव रखते हुए जवाब दिया। साबिर कौन है? मकान के एक कमरे से शेर अली की आवाज सुनाई दी। जी दिलावर खां आ गया है। शेर अली जल्दी से बाहर निकल आया। साबिर दिलावर खां से कई सवाल पूछना चाहता था लेकिन वो उसके हाथ में घोड़े की बाग देकर जल्दी से आगे बढ़ा और शेर अली से मुखातिब होकर बोला, जनाब खां साहब आ रहे हैं, मुझे उन्होंने ये इत्तला देने के लिए भेजा है कि वो शाम तक पहुंच जाएंगे और वो अपने साथ 80 घोड़े ला रहे हैं, इसलिए आप शहर से बाहर फौरन कोई ऐसा मकान किराए पर हासिल कर लें जहां घोड़ों के अलावा 15-20 आदमियों के ठहरने का इंतजाम हो सके। खां साहब ने कहा है कि अगर शहर के बाहर कोई ऐसी कुशादा हवेली मिल जाए जिसके अंदर एक रिहायशी मकान भी हो तो ज्यादा अच्छा होगा, अगर किराए के बजाय कीमत पर कोई मौजूद जगह मिलती हो तो खरीद लें, वो आते ही कीमत अदा कर देंगे। वो ये कहते थे कि घोड़ों की तिजारत के लिए हमें लखनऊ में मुस्तकिल तौर पर एक नहायत कुशादा मकान की जरूरत है। शेर अली ने दिलावर खां से चंद सवालात पूछे और नाश्ते का इंतजार किए बगैर बाहर निकल गया। दिन के तीसरे पहर शेर अली दिलावर खां के साथ शहर के मगरबी दरवाजे पर खड़ा मौज़म अली का इंतजार कर रहा था। असर की नमाज के थोड़ी देर बाद सड़क पर एक काफिले की झलक दिखाई दी और दिलावर खां ने कहा, जनाब वो आ गए। थोड़ी देर बाद काफिला कुछ फासले पर सड़क से उतरकर एक खेत में रुक गया और शेर अली और दिलावर खां तेजी से कदम उठाते हुए आगे बढ़े। मुअज्जम अली शेर अली को देखकर घोड़े से उतर पड़ा और अकबर खां ने उसकी तकलीफ की। शेर अली ने आगे बढ़कर गर्म जोशी से उनके साथ बारी बारी मुसाफा किया और कहा, आपको यहाँ रुकने की जरूरत नहीं, मैंने तमाम इंतजाम कर लिए हैं। शहर की दूसरी तरफ एक बस्ती है, मुझे एक बहुत खुली हवेली मिल गई है। हवेली का मालिक नहायत शरीफ आदमी है और उसने मुझे ये कहा है कि आप 15-20 दिन के लिए अपने घोड़े और नौकरों को यहाँ रख सकते हैं और इसके लिए मैं कोई किराया वसूल नहीं करूँगा। उसके बाद अगर मुझे मुनासिब कीमत मिल गई तो मैं हवेली आपके हाथ फरोख्त कर दूंगा। हवेली के अंदर एक छोटा सा 2 मंजिला मकान भी है जो बिल्कुल नया है। एक तरफ चंद पुरानी कोठरियां हैं जो नौकरों के काम आ सकती हैं। घोड़े अभी हमें खुले सहन में बांधने पड़ेंगे। अगर हवेली के मालिक के साथ हमारा सौदा हो गया तो घोड़ों के अस्तबल तामीर करने के लिए इसमें काफी जगह है। मौज़म अली ने सवाल किया, आपने उससे कीमत के मुतालिक पूछा है? जी हाँ मैंने पूछा था लेकिन वो बराह रास्त आपसे बात करना चाहता है। वो गुरूब आफ्ताब से कुछ देर पहले शहर की दूसरी तरफ एक बस्ती में दाखिल हुए। हवेली का मालिक दरवाजे पर खड़ा था। शेर अली ने मौज़म अली के साथ उसका तारुफ कराया तो मौज़म अली ने कहा, मैं आपका बहुत शुक्रगुजार हूँ, अगर आप इस कदर फयाजी से काम न लेते तो हमें बहुत परेशानी का सामना करना पड़ता। हवेली के मालिक ने कहा, मुझे इस बात की खुशी है कि ये जगह किसी काम आ रही है। ये हवेली एक सराय थी, पहले यहाँ काफ़ी रौनक रहा करती थी लेकिन अब शहर में चंद नई सरायें बन गई हैं और मुसाफिर यहाँ ठहरना पसंद नहीं करते। पिछले साल जब मैंने इसे ख़रीदा था तो नहायत शिकस्ता हालत में थी, मैं इसे मरम्मत करवा चुका हूँ। उसके अंदर काम का सिर्फ एक मकान था और उस पर मैंने बाला खाना तामीर कराया है। 3-4 महीने मैंने सराय का कारोबार चलाने की कोशिश की थी लेकिन कोई फ़ायदा नहीं हुआ। कभी बाहर से कोई बड़ा काफिला आता था तो लोग मजबूरी की हालत में 1-8 दिन के लिए यहाँ उतर पड़ते थे लेकिन उसके बाद वो शहर में चले जाते थे, इसलिए मैंने ये सराय का कारोबार बंद कर दिया। आपके कारोबार के लिए ये जगह बहुत मौजू होगी और अगर आप खरीदना चाहें तो मैं कोई नफ़ा लिए बगैर फरोख्त करने के लिए तैयार हूँ। फौरन फैसला करने की ज़रूरत नहीं, आप इसे अंदर बाहर से अच्छी तरह देख लें। चलिए अभी देख लेते हैं। मौज़म अली सराय के मालिक के साथ अंदर दाखिल हुआ और सहन में खड़ा होकर चारों तरफ निगाह दौड़ाने के बाद बोला, ये जगह हमारे काम आ सकती है, आप कीमत बताएं। नहीं आप अच्छी तरह देख लें, आइए मैं आपको वो मकान दिखाता हूँ। मालिक मकान के इसरार पर मुअज्जम अली उसके साथ चल पड़ा। निचली मंजिल के 5 कमरे दिखाने के बाद वो उसे बाला खाने पर ले गया। वहाँ तीन कुशादा कमरों के सामने एक बारामदा था और बारामदे के सामने खुली छत एक छोटे से सहन का काम देती थी। मौज़म अली ने बाला खाने से हवेली का जायजा लेने के बाद मालिक मकान से कहा, आप सौदे की बात करें। मालिक मकान ने कहा, लेकिन जनाब इस तरफ दीवारों के साथ चंद कोठरियां हैं, नीचे उतरकर आप वो भी देख लें। उन्हें देखने की जरूरत नहीं, मैं जानता हूं कि मुझे इस हवेली का बहुत सा हिस्सा दोबारा तामीर करना पड़ेगा, आप बिला झिझक कीमत बताएं। मालिक मकान ने जवाब दिया, जनाब मैं आपको कागजात दिखा सकता हूं, मैंने 7,000 में यह हवेली खरीदी थी और तकरीबन 2,500 रुपया इस पर और खर्च हो चुका है। हवेली का सौदा चंद आदमियों के सामने हुआ था, सुबह तक मैं उन्हें भी आपके सामने पेश कर दूंगा। नहीं, इसकी जरूरत नहीं, मैं आपको 10,000 रुपये देने के लिए तैयार हूँ, 500 आपका नफा होगा। मैं इस 500 को नफे के बजाय एक अमीर आदमी का इनाम समझूंगा, मुझे 10,000 मंजूर है, लेकिन मैं आपकी खिदमत में एक दरख्वास्त पेश करना चाहता हूँ। जब मैंने ये हवेली खरीदी थी तो यहाँ दो गरीब औरतें रहती थी, सराय के पहले मालिक ने मुझसे दरख्वास्त की थी कि मैं इन्हें यहीं रहने दूं, वो बेसहारा हैं और गांव के लोगों के कपड़े सीकर अपना पेट भर लेती हैं। कभी कभी मेरी बीवी कुछ मदद कर दिया करती है, जब कभी यहाँ मुसाफिर आया करते थे तो उन्हें बहुत तकलीफ होती थी और वो सारा दिन अपनी कोठरी का दरवाजा बंद किए पड़ी रहती थी। मैंने कोने की एक कोठरी के सामने उनके पर्दे के लिए एक छोटी सी दीवार बना दी है, वो नहायत नेक हैं और आप जैसे खुदा तरस लोगों की आयानत की मुस्तहिक हैं, इसलिए मैं आपसे दरख्वास्त करूंगा कि आप उन्हें वहां रहने दें। मुअज्जम अली ने अपनी जेब से चांदी और सोने के चंद सिक्के निकालकर हवेली के मालिक के हाथ पर देते हुए कहा, ये उन्हें हमारी तरफ से पेश कर दें और आप सुबह यहाँ तशरीफ लाकर अपनी रकम वसूल कर लें। उसके बाद मुअज्जम अली शेर खां की तरफ मुतवज्जे हुआ, अब घोड़ों की देखभाल और नौकरों की क्याम व ताम का इंतजाम आपके जिम्मे है, मैं अकबर खां के साथ शहर के मकान में जाता हूँ, हम बहुत थके हुए हैं, कल हम यहाँ आ जाएंगे। अगले दिन मुअज्जम अली शहर के मकान से अपना मुख्तसर सा सामान उस हवेली में मुंतकल कर चुका था, बालाई मंजिल के कमरे वो अपनी रिहाइश के लिए मुंतखब कर चुका था, शेर अली निचली मंजिल के एक कमरे में अपना दफ्तर सजा रहा था, शहर से घोड़ों के खरीदार जौक दर जौक वहाँ जमा हो रहे थे और हवेली एक अच्छी खासी मंडी मालूम होती थी, आस पास के बहुत से लोग सिर्फ घोड़े देखने के लिए वहाँ जमा हो जाते थे। साबिर सारा दिन खाने पकाने और बर्तन साफ करने में मसरूफ रहता था, जब कभी फुर्सत मिलती हवेली का एक चक्कर लगाता। उसे वो सफेद घोड़े जो अकबर खां को फखरुद्दीन ने दिए थे बेहद पसंद थे और उसकी पसंद की वजह यह थी कि उसने मुअज्जम अली और अकबर खां को उनकी तारीफ करते सुना था। वो किसी देहाती को बाजार से पकड़कर उन घोड़ों के पास ले जाता और पूछता, तुम्हारे ख्याल में इन घोड़ों की कीमत क्या होगी? वो सादगी से जवाब देता तो साबिर झुंझला उठता, वाह क्या कहने तुम्हारी पहचान के, अबे उल्लू इनकी कीमत तुम्हारे सारे गांव से ज्यादा है। 3 दिन के अंदर मुअज्जम अली 20 घोड़े फरोख्त कर चुका था, चौथे रोज एक खुश पोश अजनबी उसके पास आया और उसने 30 घोड़े मुंतखब करके उनकी कीमत तय करने के बाद कहा, मैं ये घोड़े बनारस के राजा के लिए खरीदना चाहता हूँ, लेकिन घोड़ों को बनारस पहुंचाना आपकी जिम्मेदारी है, इनकी कीमत भी आपको वहीं अदा की जाएगी। मुअज्जम अली ने जवाब दिया, मुझे बनारस पहुंचाने में कोई उज़र नहीं, लेकिन अगर राजा ने ये घोड़े पसंद न किए तो? मैं राजा का चचाजाद भाई हूँ, उसने जवाब में कहा। आप कब जाना चाहते हैं? कल। मुअज्जम अली शेर अली की तरफ मुतवज्जे हुआ, चचा आप बनारस जाना पसंद करेंगे? क्यों नहीं, मैं अभी जाने के लिए तैयार हूँ। बहुत अच्छा, आप कल उनके साथ जाने के लिए तैयार हो जाएं। 2 दिन बाद लखनऊ में यह अफवाह गर्म थी कि ताजी सिंधिया की अफवाज नजीबुद्दौला को मगलूब करने के लिए सहारनपुर की तरफ पेशकदमी कर रही है। रोहिलखंड के मुसलमानों के नजदीक नजीबुद्दौला एक बहुत बड़े कौमी हीरो की हैसियत रखता था, चुनांचे अकबर खां ये खबर सुनते ही अपने साथियों को घोड़ों पर जीने डालने का हुक्म देकर बाला खाने पर मुअज्जम अली के कमरे में दाखिल हुआ। मुअज्जम अली दरीचे के सामने कुर्सी पर बैठा एक किताब देख रहा था, उसने किताब बंद करते हुए कुर्सी की तरफ इशारा किया और कहा, अकबर बैठ जाओ। اکبر اس کے قریب کرسی پر بیٹھ گیا اور معظم علی نے کہا، ہماری ابتدا بہت اچھی ہے، مجھے امید نہیں تھی کہ یہ گھوڑے اتنی جلدی بک جائیں گے۔ میں شیخ فخر الدین کو پیغام بھیج رہا ہوں کہ ہمارے لیے 200 گھوڑے اور خرید لیں۔ ان کا جواب آنے پر مجھے وہاں جانا پڑے گا۔ اب مجھے زندہ رہنے کے لیے کسی دلچسپی کی ضرورت نہیں ہے۔ اکبر خان نے قدر توقف کے بعد کہا، بھائی جان، مراٹھوں کی فوج نجیب الدولہ کے تعاقب میں سہارنپور کی طرف بڑھ رہی ہے، میں نے ابھی یہ خبر سنی ہے، اور اگر آپ اجازت دیں تو میں فوراً گھر جانا چاہتا ہوں۔ ان حالات میں تمہیں مجھ سے پوچھنے کی ضرورت نہ تھی، تم کب جانا چاہتے ہو؟ اکبر خان نے جواب دیا، میرے ساتھی گھوڑوں پر زینے ڈال رہے ہیں۔ معظم علی نے کہا، بہت اچھا، تم نیچے جاؤ، میں ابھی آتا ہوں۔ اکبر خان نے کرسی سے اٹھ کر کہا، بھائی جان، آپ خفا تو نہیں ہیں؟ میں وعدہ کرتا ہوں کہ اگر حالات ٹھیک ہوئے تو میں بہت جلد واپس آ جاؤں گا۔ معظم علی نے جواب دیا، مرہٹوں کی پیش قدمی کی خبر سننے کے بعد اگر تم فوراً گھر جانے کے لیے تیار نہ ہوتے تو مجھے یقیناً افسوس ہوتا۔ مجھ سے زیادہ اس بات کا احساس اور کسے ہو سکتا ہے کہ روہیل کھنڈ کے ایک معزز قبیلے کے سردار کی حیثیت میں تمہاری ذمہ داریاں کیا ہیں، اور میں تمہیں یہ بتانے کی ضرورت نہیں سمجھتا۔ اور جس دن مجھے اس بات کا احساس ہوگا کہ تمہیں میری ضرورت ہے یا میں تمہارے کسی کام آ سکتا ہوں، تو میں بن بلائے تمہارے پاس پہنچ جاؤں گا۔ اکبر خان کمرے سے باہر نکل گیا۔ تھوڑی دیر بعد معظم علی بالا خانے سے اتر کر حویلی کے صحن میں داخل ہوا تو اکبر خان اور اس کے ساتھی گھوڑے پر زینے ڈال چکے تھے۔ معظم علی کے ایک ہاتھ میں روپیوں کی تھیلی تھی۔ اس نے آگے بڑھ کر اکبر خان کے کندھے پر دوسرا ہاتھ رکھتے ہوئے کہا، اکبر یہ لو۔ اس میں کیا ہے؟ اکبر خان نے سوال کیا۔ اس میں تمہارے حصے کی کچھ رقم ہے، جب دوبارہ ملاقات ہوگی تو ہم اطمینان سے بیٹھ کر حساب کر لیں گے۔ اس میں 60 اشرفیاں تمہارے آدمیوں کے لیے ہیں۔ اکبر خان نے کہا، بھائی جان، آپ مجھے شرمندہ نہ کریں، نوکروں کے متعلق میں آپ کو منع نہیں کرتا، لیکن اپنے لیے میں ایک کوڑی قبول نہیں کروں گا۔ معظم علی نے کہا، جو لوگ اپنا حق وصول نہیں کرتے وہ غاصبوں کی حوصلہ افزائی کرتے ہیں۔ لیکن اس تجارت میں میرا کوئی حصہ نہیں، یہ سوچنا میرا کام ہے۔ معظم علی نے یہ کہتے ہوئے سکوں کی تھیلی اکبر خان کے گھوڑے کی خرجین میں ڈال دی۔ اکبر خان نے احتجاجاً کہا، بھائی جان، مجھے روپے کی ضرورت نہیں، تمہیں مجھ سے زیادہ ضرورت ہے۔ میں یہ چاہتا ہوں کہ تم میرے ساتھ تجارت میں جو نفع کماؤ اس کی ایک ایک کوڑی اپنے علاقے کے آدمیوں کو مسلح کرنے پر صرف کرو۔ اور اس ملک میں صرف روہیل کھنڈ ایک ایسا خطہ ہے جہاں کے لوگ بدنیت، خود غرض اور مفلوج حکمرانوں کی حوث اقتدار سے آزاد ہیں۔ اکبر خان نے لاجواب ہو کر کہا، میں آپ کی حکم عدولی کی جرت نہیں کر سکتا، لیکن مجھے معلوم ہے کہ اس روپے پر میرا کوئی حق نہیں ہے۔ معظم علی مسکرایا، تمہیں یہ اطمینان رکھنا چاہیے کہ میں تمہیں کوئی غلط حکم نہیں دوں گا۔ اسی دن 11 بجے کے قریب وہ تنہا بالائی منزل کے بارآمدے میں بیٹھا ہوا تھا کہ ایک عورت جو اپنا جسم ایک میلی کچیلی چادر میں ڈھانکے ہوئے تھی حویلی کے صحن میں داخل ہوئی۔ نوکر صحن میں بندھے ہوئے گھوڑوں کو پانی پلا رہے تھے۔ عورت ایک گھوڑے کے قریب سے گزر رہی تھی کہ گھوڑے نے اچانک بدک کر اپنے اگلے پاؤں اٹھا لیے۔ عورت گھبرا کر ایک طرف ہٹ گئی۔ ایک نوکر نے اس کی بدحواسی پر قہقہ لگایا اور وہ تیزی سے قدم اٹھاتی ہوئی حویلی کے کونے کی طرف چلی گئی۔ معظم علی بھاگتا ہوا نیچے اترا اور اس نے نوکر کے منہ پر ایک تھپڑ رسید کرتے ہوئے کہا، تمہیں ایک غریب اور بے بس عورت پر ہنستے ہوئے شرم نہیں آتی؟ اور یہ گھوڑا یہاں کس نے باندھا ہے؟ اسے یہاں سے ہٹاؤ اور راستے سے دوسرے گھوڑے بھی کھول کر ایک طرف باندھ دو۔ یہ کھونٹے بھی یہاں سے اکھاڑ دو۔ تھوڑی دیر بعد معظم علی بالا خانے پر اپنے کمرے میں بیٹھا ہوا تھا کہ دلاور خان ایک تشت میں کھانا لے کر آ گیا۔ معظم علی نے کہا، مجھے بھوک نہیں، تم یہ کھانا ان غریب عورتوں کو دے دو جو ہماری حویلی میں رہتی ہیں، اور میری طرف سے انہیں یہ کہو کہ آئندہ انہیں دونوں وقت کا کھانا ہمارے لنگر خانے سے ملا کرے گا۔ شام کے وقت معظم علی بستی کی چھوٹی سی مسجد میں نماز پڑھ کر واپس آ رہا تھا کہ حویلی میں نوکروں کا شور سنائی دیا۔ معظم علی نے جلدی سے آ کر وجہ دریافت کی تو معلوم ہوا کہ اس کے ایک سرکش گھوڑے نے کود کر ایک نوکر کو بری طرح زخمی کر دیا ہے۔ معظم علی نے نوکر کی ٹانگ پر اپنے ہاتھ سے پٹی باندھی اور کہا، یہ گھوڑا بہت خطرناک ہوتا جا رہا ہے، میں کل صبح اس پر سواری کروں گا۔ اگلی صبح معظم علی گھوڑے پر سوار ہو کر باہر نکل گیا۔ جب وہ واپس آیا تو گھوڑا پسینے سے تر تھا اور اس کی تمام شوخی ختم ہو چکی تھی، لیکن جب معظم علی حویلی کے ڈیوڑی کے قریب پہنچا تو گھوڑے نے پھر کودنا شروع کر دیا۔ اچانک چادر میں لپٹی ہوئی ایک عورت ڈیوڑی سے باہر نکلی اور بے خیالی میں گھوڑے کے سامنے آ گئی۔ معظم علی نے جلدی سے گھوڑے کی باگ موڑی، لیکن بدحواس عورت رکنے یا پیچھے ہٹنے کے بجائے گلی کی دوسری طرف جانے کی کوشش میں گھوڑے سے ٹکرائی اور منہ کے بل گر پڑی۔ اس کے ہاتھ سے مٹی کا پیالہ گر کر چکنا چور ہو گیا۔ معظم علی نے پوری قوت کے ساتھ بانک کھینچ کر گھوڑے کو روکا اور نیچے کود کر بھاگتا ہوا عورت کے قریب پہنچا۔ وہ بے ہوش تھی، چادر اس کے سر سے کھسک چکی تھی اور اس کا چہرہ کھلا ہوا تھا۔ اچانک زندگی کی تمام حساسیت سمٹ کر معظم علی کی آنکھوں میں آ گئی۔ وہ چلانا چاہتا تھا لیکن اس کی حلق میں آواز نہ تھی۔ ساز ہستی کے ٹوٹے ہوئے تار دوبارہ جڑ چکے تھے اور زندگی کی اداس اور مغموم فضائیں محبت کے نغموں سے لبریز ہو رہی تھیں۔ اندھیری رات کے مسافر کے راستے کا ہر پتھر ایک چراغ بن چکا تھا۔ فرحت فرحت، اس نے کہا اور پھر کسی توقف کے بغیر اسے اپنے بازوؤں میں اٹھا کر حویلی میں داخل ہوا۔ اس کے پاؤں زمین پر تھے لیکن اس کی روح مسرت کے ساتھ میں آسمان پر تھی۔ نچلی منزل کے ایک کمرے میں پہنچ کر اس نے فرحت کو چارپائی پر لٹا دیا۔ نوکر جو وہاں جمع ہو چکے تھے اس کے ہاتھ کے اشارہ پا کر ادھر ادھر ہٹ گئے۔ معظم علی کی خوشی اب پریشانی اور گھبراہٹ میں تبدیل ہو رہی تھی۔ اس نے صابر کو آواز دے کر پانی مانگا۔ صابر پانی کا کٹورا لے آیا اور معظم علی کی کائنات مسکراہٹوں سے لبریز ہو گئی۔ وہ سکتے کے عالم میں اس کی طرف دیکھ رہی تھی اور وہ کہہ رہا تھا، فرحت میں معظم علی ہوں۔ فرحت مسکرا رہی تھی اور اس کی آنکھوں میں آنسو جمع ہو رہے تھے۔ بلا آخر یہ آنسو اس کی آنکھوں سے امٹ پڑے اور اس نے کانپتی ہوئی آواز میں کہا، میں پہلے بھی ایسے خواب دیکھ چکی ہوں۔ ہم دونوں ایسے خواب دیکھ چکے ہیں فرحت، تم کو زیادہ چوٹ تو نہیں آئی؟ نہیں، مجھے معلوم نہیں گرنے کے بعد مجھے کیا ہو گیا تھا۔ میں کب سے یہاں ہوں، مجھے امی جان کے پاس جانا چاہیے، وہ بیمار ہیں اور میں ان کے لیے دودھ لینے جا رہی تھی۔ فرحت یہ کہتے ہوئے اٹھ کر بیٹھ گئی۔ معظم علی نے کہا، نہیں یہیں رہو، میں تمہاری امی جان کو لے کر آتا ہوں۔ نہیں نہیں، آپ وہاں نہ جائیں، وہ کوٹری اس قابل نہیں کہ آپ اس میں پاؤں رکھیں۔ معظم علی نے کہا، فرحت کاش مجھے معلوم ہوتا کہ تم یہاں ہو، میں تم کو دلی سے لے کر حیدرآباد تک تلاش کر چکا ہوں۔ فرحت نے کہا، میرا خیال تھا کہ اب دنیا میں ہماری کسی کو تلاش نہیں ہوگی۔ کبھی میں یہ محسوس کرتی تھی کہ اس حالت میں شاید آپ ہمیں پہچان بھی نہ سکیں۔ میں ہمیشہ یہ سوچا کرتی تھی کہ آپ کسی دن ضرور آئیں گے۔ جب مالک مکان آپ کی طرف سے روپے لے کر آیا تھا تو میں نے اس سے آپ کا نام پوچھا تھا۔ اگلے دن میں دروازے کی آڑ میں کھڑی باہر جھانک رہی تھی کہ مجھے آپ کی جھلک دکھائی دی۔ اور اس کے باوجود تم نے مجھے اپنا پتہ دینا گوارا نہ کیا۔ مجھے یہ ڈر تھا کہ آپ مجھے اس حالت میں دیکھ کر منہ پھیر لیں گے۔ میں سوچتی تھی کہ جب میں یہ کہوں گی کہ میں فرحت ہوں تو میری صورت دیکھ کر آپ قہقہہ لگائیں گے اور اپنے نوکروں سے کہیں گے کہ اس پگلی کو حویلی سے باہر نکال دو۔ میں نے امی جان سے آپ کا ذکر کیا تھا اور وہ کہتی تھی کہ تم پاگل ہو گئی ہو، تمہیں یہ آدمی معظم علی نظر آتا ہے؟ مجھے اب بھی یقین نہیں آتا کہ میں ہوش میں ہوں اور آپ مجھ سے اس قدر قریب ہیں۔ فرحت بری طرح سسکیاں لے رہی تھی۔ معظم علی نے کہا، فرحت چلو تمہاری امی جان کے پاس چلتے ہیں۔ فرحت اپنے جسم پر چادر لپیٹنے کے بعد معظم کے ساتھ کمرے سے باہر نکل گئی۔ نوکر صحن میں ایک جگہ جمع ہو کر پریشانی کی حالت میں ایک دوسرے کی طرف دیکھ رہے تھے۔ فرحت کو معظم علی کی موجودگی کے سوا اب کسی بات کا احساس نہ تھا۔ وہ خوشی کے سمندر میں غوطے کھا رہی تھی اور اس کے پاؤں ڈگمگا رہے تھے۔ حویلی کے کونے میں قد آدم اونچی دیوار کے ایک چھوٹے سے دروازے سے گزرنے کے بعد وہ تنگ صحن کے اندر داخل ہوئے۔ سامنے کوٹری کا دروازہ کھلا تھا۔ فرحت نے آہستہ سے کہا، آپ یہیں ٹھہریں۔ کوٹری سے ایک نحیف آواز سنائی دی، فرحت تم نے اتنی دیر کہاں کر دی؟ فرحت کوٹری میں داخل ہوئی، اس کی ماں ایک میلے کچیلے بستر پر لیٹی ہوئی تھی۔ فرحت نے آگے بڑھ کر بے اختیار سسکیاں لیتے ہوئے اپنا سر ماں کے سینے پر رکھ دیا۔ فرحت فرحت کیا ہوا بیٹی؟ ماں نے اس کے سر پر ہاتھ پھیرتے ہوئے کرب انگیز لہجے میں کہا، خدا کے لیے بتاؤ تمہیں کسی نے کچھ کہا تو نہیں؟ فرحت نے کہا، امی جان وہ مل گئے ہیں، انہوں نے مجھے پہچان لیا، उन्होंने मुझे देखकर यह नहीं कहा कि मैं पगली हूं। कौन मिल गए हैं? तुम क्या कह रही हो? अम्मी जान, यूसुफ अली के भाई आपको देखने आए हैं, फरहत ने गर्दन उठाकर माँ की तरफ देखते हुए कहा। माँ ने उठकर बैठते हुए इधर उधर देखा और कहा, बेटी तुम्हें क्या हो गया है? कहाँ है वो? मौज़म अली कोठरी में दाखिल हुआ। मिर्जा हुसैन बेग की बीवी की बेसर्वसामानी का मंजर देखकर उसकी आंखों में आंसू मंडाए और उसने कहा, चची जान मैं मौज़म अली हूँ। आबदा फटी फटी आंखों से उसकी तरफ देख रही थी। फरहत ने जल्दी से दूसरी चारपाई का मैला कुचैला बिस्तर लपेटकर एक तरफ फेंक दिया और कहा, बैठ जाइए। मौज़म अली ने आगे बढ़कर आबदा की नफ्स पर हाथ रखते हुए कहा, चची जान आपको बहुत तेज बुखार है, मैं अभी तबीब को बुलाता हूँ। फिर वो जल्दी से बाहर निकल गया। थोड़ी देर बाद वो वापस आया और आबदा के करीब दूसरी चारपाई पर बैठ गया। आबदा फूट फूट कर रो रही थी। मौज़म अली ने फरहत से सवाल किया, चची जान कब से बीमार हैं? फरहत ने जवाब दिया, अब्बा जान की वफात के बाद से उनकी सेहत अक्सर खराब रहती है। पिछले महीने उनकी हालत बहुत अच्छी हो गई थी, लेकिन अब कोई दो हफ्ते से फिर बुखार रहता है। मौज़म अली ने कहा, चची जान ये कोठरी आपके लिए ठीक नहीं, आप चल सकेंगी या मेरे नौकर आपकी चारपाई उठाकर ले जाएं? आबदा ने कहा, बेटा मुझे कहाँ ले जाना चाहते हो? मैं आपको दूसरे कमरे में ले जाना चाहता हूँ, आपको ताज़ा हवा और रोशनी की ज़रूरत है। आबदा ने जवाब दिया, बेटा तुम क्यों तकलीफ उठाते हो, यहीं पड़ा रहने दो। मौज़म अली ने कहा, चची जान मैं आपको एक लम्हे के लिए भी यहाँ नहीं रहने दूंगा, आप कुछ देर बाला खाने में क़याम करें, उसके बाद मैं शाम से पहले शहर में आपके लिए बेहतरीन मकान का बंदोबस्त कर दूंगा। मैंने शहर के बेहतरीन तबीब के पास आदमी भेज दिया है, वो थोड़ी देर तक पहुंच जाएगा। मैं ये चाहता हूं कि तबीब की आमद से पहले पहले आपको दूसरे कमरे में पहुंचा दिया जाए। मैं आदमियों को बुलाता हूं। मौज़म अली उठकर खड़ा हो गया, लेकिन आबदा ने कहा, बेटा आदमियों को बुलाने की ज़रूरत नहीं, मैं चल सकती हूँ, लेकिन तुम तकलीफ क्यों उठाते हो? मौज़म अली ने कहा, मेरे लिए इससे बड़ी तकलीफ और क्या हो सकती है कि आप इस तंग तारीख कोठरी में पड़ी हुई हैं। फरहत उठो और अम्मी जान को सहारा देकर बालाखाने पर ले चलो। आबदा ने कहा, बहुत अच्छा बेटा, लेकिन हम शहर नहीं जाएंगे। फरहत ने कहा, अगर आप हमें इसलिए शहर भेजना चाहते हैं कि हमारे बालाखाने पर रहने से आपके दोस्तों और मेहमानों को तकलीफ होगी, तो हमें यहीं पड़ा रहने दें। मौज़म अली ने जवाब दिया, मुझे सिर्फ आपकी तकलीफ का ख्याल था, लेकिन अगर आप बाला खाने में रहना पसंद करें तो मेरा कोई दोस्त या मेहमान आपकी इजाज़त के बगैर इस हवेली में दाखिल नहीं होगा। थोड़ी देर बाद आबदा बाला खाने के एक कुशादा कमरे में लेटी हुई थी। फरहत उसकी चारपाई पर पाइती की तरफ बैठी हुई थी और मौज़म अली उसके करीब एक कुर्सी पर बैठा हुआ था। आबदा के सवालात के जवाब में मौज़म अली ने मुख्तसरन अपनी कैद, रिहाई और सफ़र के वाक़यात बयान किए और उसके बाद आबदा से अपनी सरगुजिश्त सुनाने को कहा। आबदा ने जवाब में अपने मसाइब की दास्तान शुरू करते हुए कहा, बेटा तुम्हारी गिरफ्तारी के बाद हमारे दिल पर यह खदशा पैदा हो गया था कि मीर मीरन किसी न किसी बहाने हमारी इज्जत पर हाथ डालने की कोशिश करेगा। महल्ले के लोगों की भी यही राय थी कि हम फौरन मुर्शिदाबाद से निकल जाएं। अगले दिन हमने काफले के साथ मुर्शिदाबाद से हिजरत की। शहर के दरवाजे पर मीर जाफर के सिपाहियों ने हमारी तलाशी ली और हमारे पास जो कुछ था वो हमसे छीन लिया। रास्ते में फरहत के अब्बा जान बीमार हो गए। चंद दिन वो बीमारी की हालत में काफले का साथ देते रहे, लेकिन उसके बाद उनकी हालत ज़्यादा ख़राब हो गई। हमारे साथ आगरा का एक नेक दिल ताजिर था, वो हमारा बहुत ख्याल रखता था। जब हमें मजबूरी की हालत में एक बस्ती में रुकना पड़ा तो उस ताजिर ने चंद रुपये फरहत के अब्बा को पेश करते हुए कहा, आपको लखनऊ पहुंचने के लिए इनकी ज़रूरत पड़ेगी, इसलिए इसे कबूल फरमाएं। फरहत के अब्बा ने उसके इसरार पर रुपये ले लिए। रुख्सत होते वक्त उसने बस्ती के ज़मींदार को हमारे मुतालिक बहुत ताकीद की। ज़मींदार भी कोई अच्छा आदमी था और उसने हमारा बहुत ख्याल रखा। फरहत के अब्बा जान की वफात के बाद जब एक और काफला उस बस्ती से गुजरा तो हम उसके साथ रवाना हो गए। दो नौकर भी अभी तक हमारे साथ थे। हमारा काफला रात के वक्त लखनऊ के करीब पहुंचा और बहुत से आदमियों ने शहर में जाने के बजाय इस सराय में क़याम किया। हम भी यहीं ठहर गए। यहाँ रात गुजारने के बाद सुबह हमने शहर जाकर अपने रिश्तेदारों का पता किया, लेकिन हमें ये मालूम हुआ कि वो हैदराबाद जा चुके हैं। हम सारा दिन शहर में घूमते रहे, लेकिन किसी ने हमारे हाल पर तवज्जो न दी। शाम के वक्त हम फिर इसी सराय में वापस आ गए। अगले रोज़ मैंने एक नौकर को अपने रिश्तेदारों के नाम खत देकर हैदराबाद रवाना किया, लेकिन उसका आज तक पता नहीं चला कि वो जिंदा है या मर चुका है। हमें यकीन था कि हैदराबाद तला पहुंचते ही हमारा कोई ना कोई रिश्तेदार हमारी मदद के लिए पहुंच जाएगा, लेकिन आज तक हम उनकी राह देखते रहे। एक माह बाद जब हमारी पूंजी तकरीबन ख़त्म हो चुकी थी तो हमारा दूसरा नौकर कहीं भाग गया। एक दिन सराय के मालिक ने हमें इत्तला दी कि चंद आदमी हैदराबाद जा रहे हैं, अगर आप अपने रिश्तेदारों को कोई ख़त भेजना चाहें तो वो पहुंचा देंगे। हमने ख़त लिखकर उनके हवाले किया, लेकिन दो माह गुजर गए और उसका कोई जवाब ना आया, और मैं ये समझने लगी कि अब ज़माने की निगाहें बदल गई हैं और हमारे रिश्तेदारों ने जानबूझकर हमारी तरफ तवज्जो नहीं की। उसके बाद मेरी गैरत ने गवारा न किया कि मैं इस हालत में उनके पास जाऊं। फिर एक दिन मुझे ख्याल आया कि शायद उन्हें मेरा कोई पैगाम न मिला हो, और मैं हैदराबाद जाने के लिए तैयार हो गई, लेकिन लखनऊ से काफिले की रवानगी से दो दिन कबल मुझे बुखार आ गया और मुझे सफ़र का इरादा मुलतवी करना पड़ा। फिर मुझे ये भी ख्याल आता था कि अगर मेरे रिश्तेदारों को मेरी तरफ से कोई पैगाम न मिला हो तो भी उनका फ़र्ज़ था कि वो मुर्शिदाबाद जाकर हमारा पता करते। उसके बाद उन्हें यकीनन ये मालूम होता कि हम लखनऊ चले गए हैं। मैं ये फैसला कर चुकी थी कि अब मैं खुदा के सिवा किसी की मदद नहीं तलाश करूँगी। सराय का मालिक हमारे हाल पर बहुत मेहरबान था। उसकी बीवी भी बहुत रहम दिल थी। वो हमारे लिए इस बस्ती और कभी कभी शहर की औरतों से भी सिलाई का काम ले आती थी। जब वो सराय बेचकर चला गया तो हमें बहुत सदमा हुआ, लेकिन सराय का नया मालिक भी हमारा बहुत ख्याल रखता था। कई महीनों से ये सराय बिल्कुल वीरान थी और हमें यहाँ वहशत होती थी, लेकिन इस बस्ती के लोग बहुत शरीफ हैं और उनका सलूक देखकर मैंने शहर में अपने लिए कोई जगह तलाश करने की ज़रूरत महसूस नहीं की। मौज़म अली ने कहा, चची जान, मुझे सिर्फ ये शिकायत है कि फरहत ने जानबूझकर मुझे अपना पता नहीं दिया। उसे मालूम था कि मैं यहाँ पहुँच गया हूँ। आबदा ने जवाब दिया, बेटा, मुझे इस बात पर यकीन नहीं आता था कि तुम यहाँ हो, और फरहत को इस बात का डर था कि हमें इस हालत में देखकर तुम्हें तकलीफ होती और शायद तुम हमें पहचान भी न सको। इतनी देर में साबिर ने दरवाजे के पास आकर आवाज़ दी, जनाब हकीम साहब तशरीफ ले आए। उन्हें ऊपर ले आओ, मौज़म अली ने कहा। फरहत जल्दी से उठकर दूसरे कमरे में चली गई। एक उम्र रसीदा तबीब कमरे में दाखिल हुआ। मौज़म अली ने उसके लिए अपनी कुर्सी खाली कर दी। तबीब ने आबदा की नफ्स देखी और उससे चंद सवाल पूछने के बाद मौज़म अली की तरफ मुतवज्जे हुआ। मैं जाकर अभी दवा भेजता हूँ, उम्मीद है कल तक बुखार टूट जाएगा, और अगर कुछ इफाका ना हो तो मैं उन्हें कल शाम दोबारा आकर देख लूँगा। मौज़म अली ने कहा, मैं ये चाहता हूँ कि जब तक ये तंदुरुस्त नहीं होती आप हर रोज़ कम अज़ कम दो बार इन्हें देखने के लिए ज़रूर तशरीफ़ लाया करें। मैं दोनों वक्त आपके लिए घोड़ा भेज दिया करूँगा, तबीब ने कुर्सी से उठते हुए कहा। बहुत अच्छा, मैं शाम को फिर आऊँगा। मौज़म अली उसके साथ कमरे से बाहर निकला और साबिर जो दरवाजे के बाहर खड़ा था मुखातिब होकर बोला, साबिर, दिलावर खां से कहो कि हकीम साहब के साथ जाकर दवा ले आए। फिर उसने अपनी जेब से चंद सिक्के निकालकर तबीब को पेश करते हुए कहा, ये कबूल फरमाएं। तबीब ने जवाब दिया, नहीं, मैं मरीजा के तंदुरुस्त होने से पहले कोई मुआवजा नहीं लूंगा। मौज़म अली ने कहा, हकीम साहब, ये इलाज का मुआवजा नहीं, ये शहर से यहाँ तक आने की तकलीफ का सिला है। ले लीजिए, जब मरीज तंदुरुस्त हो जाएगी तो मैं जी खोल कर आपकी खिदमत करूंगा। मौज़म के इसरार पर तबीब ने चंद सिक्के उसके हाथ से लेकर देखे बगैर अपनी जेब में डाल लिए, लेकिन हवेली से बाहर निकलकर उसने जेब से चांदी और सोने के सिक्के निकालकर देखते हुए दिलावर खां से कहा, तुम्हारा मालिक बहुत अमीर आदमी मालूम होता है। दिलावर खां ने फख्र से जवाब दिया, जनाब, मेरा मालिक बादशाह है, लेकिन वो औरत तो बहुत गरीब मालूम होती थी। दिलावर खां ने जवाब दिया, जनाब, जब आप दूसरी दफ़ा तशरीफ लाएंगे तो वो आपको गरीब नहीं मालूम होगी। खां साहब ने बाला खाने के कमरे उन्हें दे दिए हैं और खुद नीचे आ गए हैं। دلاور خان کا قیاس صحیح تھا۔ جب شام کے وقت طبیب دوبارہ آبدہ کو دیکھنے آیا تو اس کا کمرہ قیمتی ساز و سامان سے آراستہ تھا۔ مریضہ بوسیدہ لباس کے بجائے نیا لباس پہنے ایک خوبصورت پلنگ پر لیٹی ہوئی تھی۔ طبیب نے نفس پر ہاتھ رکھتے ہوئے کہا، بخار بہت کم ہو چکا ہے، مجھے یقین ہے یہ میری توقع سے پہلے تندرست ہو جائیں گی۔ اگلے دن آبدہ کا بخار اتر چکا تھا اور وہ قدر بشاش معلوم ہوتی تھی۔ تیسرے دن اسے پھر بخار آ گیا لیکن شدت نسبتاً کم تھی۔ پانچویں روز طبیب نے اعلان کیا کہ اب انہیں انشاءاللہ بخار نہیں ہوگا۔ بالا خانے کے تمام کمرے فرحت اور اس کی ماں کے لیے وقف تھے اور معظم علی نچلی منزل کے ایک کمرے میں آ گیا تھا۔ جب تک آبدہ بیمار تھی وہ ہر روز متعدد بار اس کے کمرے میں حاضری دیا کرتا تھا، لیکن آبدہ کے تندرست ہونے کے بعد اس طرز عمل میں تبدیلی آ گئی تھی۔ وہ کسی معقول وجہ کے بغیر بالا خانے پر جاتے ہوئے جھجک محسوس کرتا تھا۔ کبھی فرحت کی ماں بلاتی تو چلا جاتا اور اندر داخل ہونے سے پہلے دروازے پر دستک دیتا۔ فرحت جو پہلے اپنی ماں کی موجودگی میں بے تکلفی سے اس کے ساتھ باتیں کیا کرتی تھی، اب اس کی آواز سنتے ہی دوسرے کمرے میں چلی جاتی۔ معظم علی کے نوکروں میں سے صابر کے سوا کسی کو اوپر جانے کی اجازت نہ تھی۔ ایک شام صابر کھانا لایا تو معظم علی کو معمول سے زیادہ لذیذ معلوم ہوا۔ اس نے کہا، صابر آج کیا ڈالا ہے تم نے سالن میں؟ صابر نے بدحواس ہو کر جواب دیا، جی میں بے قصور ہوں، میں نے کچھ نہیں ڈالا، یہ سالن چھوٹی بیوی نے پکایا ہے اور میں نے تو چکھا بھی نہیں۔ صبح جب میں اوپر کھانا لے کر گیا تو وہ بہت خفا ہوئی اور کہنے لگی، آج شام ہڈیاں میں خود پکاؤں گی۔ میں نے انہیں سمجھایا تھا کہ آپ میرے سوا کسی کے ہاتھ کا کھانا نہیں پسند کرتے، لیکن وہ کہتی تھی، یہ کہتی تھی، وہ کیا کہتی تھی؟ وہ کچھ نہیں جی، وہ کہتی تھی کہ تم گوشت کو دال سے بدتر بنا دیتے ہو۔ معظم علی مسکرایا، صابر وہ بالکل درست کہتی تھی، میں آج کئی دنوں کے بعد پیٹ بھر کر کھانا کھا رہا ہوں، لیکن انہیں تکلیف دینا ٹھیک نہیں۔ جی میں نے کہا تھا کہ آپ خفا ہوں گے، لیکن انہوں نے مجھے ڈانٹ دیا، اوپر باورچی خانہ نہیں ہے۔ وہ اصرار کرتی تھیں کہ آپ نیچے باورچی خانے کے سامنے پردے کے لیے دیوار بنوا دیں۔ معظم علی نے کہا، ان سے کہنا کہ میں بہت جلدی دیوار بنوا دوں گا اور انہیں نیچے آنے میں کوئی تکلیف نہیں ہوگی، لیکن میں یہ نہیں چاہتا کہ وہ ہمارے لیے کھانا پکائیں۔ وہ اگر چاہیں تو باورچی خانے میں آ کر تمہاری دیکھ بھال کر سکتی ہیں۔ میری دیکھ بھال؟ صابر نے پریشان ہو کر سوال کیا۔ معظم علی نے جواب دیا، میرا مطلب ہے کہ تم کھانا پکانے کے متعلق ان کی ہدایت لے سکو گے اور ہو سکتا ہے کہ تم بھی انہیں کچھ سکھا لو۔ صابر کو کھانا پکانے کے مسئلے میں کسی کی نکتہ چینی یا مداخلت پسند نہ تھی۔ اگر یہ مداخلت فرحت کے سوا کسی اور کی طرف سے ہوتی تو وہ یقیناً شدید احتجاج کرتا۔ تاہم اس نے کہا، جناب یہ کھانا واقعی لذیذ ہے یا آپ مجھے بیوقوف بنا رہے ہیں؟ معظم علی نے ہنستے ہوئے کہا، صابر تم بہت ہی سادہ دل ہو۔ صابر نے کہا، جناب وہ بھی یہی کہتی تھی۔ کون؟ چھوٹی بیوی جی، وہ تو یہ بھی کہتی تھی کہ میرا دماغ بالکل خالی ہے۔ چند دن بعد نچلی منزل کے کمروں اور باورچی خانے کے سامنے پردے کے لیے دیوار تعمیر ہو چکی تھی اور مہمانوں کے لیے حویلی کے اندر صدر دروازے کے قریب تین نئے کمروں کی بنیادیں کھودی جا رہی تھی۔ گھوڑوں کی تجارت شروع ہونے سے پہلے معظم علی محسوس کرتا تھا کہ اسے اپنی دل سے تنہائی اور بے کسی کا احساس دور کرنے کے لیے کسی مصروفیت کی ضرورت ہے، لیکن فرحت کو تلاش کر لینے کے بعد وہ حوصلوں، ولولوں، امیدوں اور آرزوؤں کی ایک نئی دنیا میں آ چکا تھا۔ وہ ایک کامیاب تاجر کی حیثیت میں اپنی ذات کو دوسروں کے لیے زیادہ سے زیادہ مفید بنانا چاہتا تھا۔ ایک شام وہ گھوڑے پر سیر کرنے کے بعد واپس آیا تو حویلی میں چند گاڑیاں کھڑی تھیں۔ یہ کیا ہے؟ اس نے گھوڑے سے اتر کر ایک نوکر سے سوال کیا۔ نوکر نے جواب دیا، جناب شیر علی خان واپس آ گئے ہیں۔ میں پوچھتا ہوں یہ گاڑیاں کہاں سے آئی ہیں اور شیر علی کہاں ہیں؟ شیر علی ایک گاڑی کی آڑ سے نمودار ہوا اور اس نے بڑھ کر اس کے ساتھ مسافہ کرتے ہوئے کہا، یہ گاڑیاں آپ کی ہیں، میں بنارس سے گھوڑوں کی قیمت وصول کر کے کپڑا خرید لایا ہوں، لکھنؤ میں بنارسی کپڑوں کی بڑی مانگ ہے، انشاءاللہ ہمیں بہت فائدہ ہوگا۔ معظم علی نے کہا، واہ جی، اب آپ گھوڑوں کے بعد مجھ سے کپڑوں کی تجارت بھی کروانا چاہتے ہیں؟ شیر علی نے جواب دیا، اگر بنارس سے گھوڑے مل سکتے تو میں کپڑا نہ لاتا، اور اگر کپڑا نہ ملتا तो आप क्या लाते, कपड़ा क्यों ना मिलता, आप देखें तो सही। मुअज्जम अली ने कहा, मैं मैसूर से हाथी लाने के मुतालिक सोच रहा था और आप बनारस से कपड़ा उठा लाए। शेर अली ने इत्मीनान से कहा, मैं आपको बताऊं मैंने कपड़ा क्यों खरीदा। मुझे क्या मालूम क्यों खरीदा, मुझे ये डर था कि आप कहीं कारोबार जारी रखने का इरादा ना बदल दें और इस कपड़े के मुतालिक आपको परेशान होने की जरूरत नहीं, ये इंशाल्लाह 2-4 दिन के अंदर बिक जाएगा और हमें काफी नफा होगा। लेकिन यहां इसे खरीदेगा कौन, आप देखते रहें, मुझे यकीन है कि यह हवेली लखनऊ की एक अहम मंडी बन जाएगी। मुअज्जम अली ने गुफ्तगू का मौजू बदलते हुए कहा, मिर्जा साहब की बीवी और साहबजादी मिल गई हैं। मुबारक हो मुबारक हो, कहाँ हैं? मैंने बाला खाना उन्हें दे दिया है। अगले रोज हवेली में शहर के पारचा फरोशों का एक हुजूम खड़ा था और एक दलाल कपड़ों का थान नीलाम कर रहा था। मुअज्जम अली ने एक खुश रंग रेशमी कपड़े के दो थान निकालकर साबिर को देते हुए कहा, दिलावर खां ये कपड़ा गांव के चौधरी के घर ले जाओ और उनसे कहो कि वो उसे बस्ती के गरीब और मुस्तहिक लोगों में तकसीम कर दें। 3 दिन के अंदर अंदर मुअज्जम अली का सारा माल फरोख्त हो चुका था और शेर अली खां उसे हिसाब दिखाने के बाद कह रहा था, क्यों जी कैसी रही हमारी ये तिजारत, अगर हम इत्मीनान से ये माल फरोख्त करते तो इससे दुगना नफा होता, अब भी 10% नफा मामूली नहीं, अब आपका क्या इरादा है। मुअज्जम अली ने जवाब दिया, मैंने फखरुद्दीन को लिख दिया है कि 200 घोड़े खरीद कर यहाँ रवाना कर दे, उसके बाद मेरा इरादा है कि हम मैसूर से हाथी दांत संदल और गरम मसाला खरीद कर लाएं। पहले मेरा ख्याल था कि अकबर खां आए तो मैं उसे आपके साथ हैदराबाद भेजूं, लेकिन फिर ये सोचा कि इस तरह देर हो जाएगी। शेर अली ने कहा, अगर आप इजाजत दें तो मैं हैदराबाद से घोड़ों के आने से पहले बनारस का एक और चक्कर लगाऊं। मुअज्जम अली ने जवाब दिया, मुझे यकीन है कि ये कपड़ों का मसला हमें बहुत परेशान करेगा, क्या ये बेहतर ना होगा कि आप चंद दिन आराम करें, इस उम्र में आपके लिए ज्यादा काम करना ठीक नहीं। शेर अली ने जवाब दिया, मसरूफियत मेरे लिए सबसे बड़ा आराम है, मैं सिर्फ बेकार बैठकर थकावट महसूस करता हूँ। मुअज्जम अली का कारोबार आए दिन फैलता जा रहा था, वो सारा दिन कारोबार की देखभाल में मसरूफ रहता, उसे पढ़ने का भी शौक था और दफ्तरी कागजात के अलावा किताबें भी उसके कमरे में इंतहाई बेतरतीबी के हालत में पड़ी रहती थी। किसी नौकर को कोई कागज या किताब एक जगह से दूसरी जगह करने की इजाजत न थी, कभी कभी उसे फुर्सत मिलती तो वो अपनी मौजूदगी में नौकरों को सफाई का हुक्म देता, लेकिन चंद दिन बाद फिर वही हालत हो जाती। एक रात दिन भर के काम से फारिग होकर मुअज्जम अली अपने कमरे में दाखिल हुआ तो उसे कमरे की हर चीज अपनी तवक्के के खिलाफ दिखाई दी। किताबें अलमारियों में बंद थी, कागजात एक तरतीब के साथ मेज पर रखे हुए थे, बिस्तर की चादर और तकिए का गिराफ तब्दील हो चुका था और तमाम गैर जरूरी चीजें कमरे से गायब थी। मुअज्जम अली ने साबिर को आवाज दी और अपने कागजात और किताबों की तरफ इशारा करते हुए जवाब तलब निगाहों से उसकी तरफ देखा। साबिर ने सहमी हुई आवाज में कहा, जनाब मेरा कोई कसूर नहीं, मैंने छोटी बीवी को मना किया था और वो कहती थी तुम बिल्कुल जानवर हो, मेरी बड़ी बेइज्जती हुई। छोटी बीवी कहती थी कि तुम्हें कोई सलीका नहीं आता और तुमने किसी अस्तबल में परवरिश पाई है। मैंने कहा सरकार खफा होंगे, लेकिन उन्होंने कहा तुम जाओ मैं खुद सफाई करूंगी और हम तुम्हारे सरकार से बिल्कुल नहीं डरते। मुअज्जम अली ने बमुश्किल अपनी हंसी जब्त करते हुए कहा, अच्छा जाओ मेरा खाना ले आओ। वो जब थोड़ी देर के बाद खाना लेकर आया तो मुअज्जम अली ने उसकी तरफ शरारत आमेज तबस्सुम के साथ देखते हुए कहा, अच्छा साबिर क्या कहती थी छोटी बीवी तुम्हें? जी वो कहती थी कि तुम बिल्कुल जानवर हो और तुमने किसी अस्तबल में परवरिश पाई है, जैसे मैं कोई घोड़ा हूं। और जनाब उन्होंने आपके मुतालिक भी बहुत कुछ कहा था। क्या कहा था? मैं नहीं बताऊंगा, आप खफा हो जाएंगे। नहीं नहीं बताओ। जी वो कहती थी ये रहने का कमरा है या किसी कबाड़ी की दुकान। अगली सुबह अपने कमरे से निकलते वक्त मुअज्जम अली को शरारत सूझी और उसने चंद किताबें अलमारी से निकालकर बिस्तर पर फेंक दी, फिर मेज से चंद कागज उठाए और इधर उधर बखेर दिए, लेकिन जब वो वापस आया तो कमरा उसी तरह सजा हुआ था। उसके बाद वो हर रोज ये महसूस करता कि फरहत उसकी गैर हाजिरी में उसके कमरे का मुआयना करती है, लेकिन एक शाम वो शहर के किसी ताजिर से कोई मुआहिदा करने के बाद वापस आया तो उसके कमरे में कागजात के पुर्जे इधर उधर बिखरे हुए थे। बिस्तर की चादर में सिलवटें थीं और एक किताब जो रात को उसने पढ़ने के लिए निकाली थी तकिए के पास इसी तरह पड़ी हुई थी। साबिर ने कहा, जनाब खाना लाऊं? मौज़म अली ने जवाब दिया, नहीं, पहले यह बताओ छोटी बीवी आज बावर्ची खाने में आई थी? नहीं जी, आज वो सारा दिन नीचे नहीं उतरी। सुबह मैं खाना लेकर गया था तो वो बिस्तर पर लेटी हुई थी। बड़ी बीवी कहती थी उन्हें बुखार है। मौज़म अली ने कहा, जाओ दिलावर खां से कहो फौरन तबीब को लेकर आए। नहीं ठहरो, मैं खुद जाता हूँ। तकरीबन एक घंटा बाद मौज़म अली ने बाला खाने के एक कमरे के पास जाकर आवाज दी, चची जान हकीम साहब आए हैं। अंदर से आवाज आई, हकीम साहब? अच्छा, उन्हें ले आओ। मौज़म अली के इशारे पर तबीब कमरे में दाखिल हुआ और वह खुद तजब्जुब की हालत में दरवाजे से बाहर खड़ा रहा। आबदा ने आवाज दी, मौज़म अली बेटा अंदर आ जाओ, बाहर क्यों खड़े हो? मौज़म अली ने एक कुर्सी उठाकर फरहत की चारपाई के करीब रखते हुए तबीब को बैठने के लिए कहा। तबीब ने फरहत की नब्ज देखी और मौज़म अली की तरफ मतवज्जे होकर कहा, परेशान होने की कोई बात नहीं, बुखार बिल्कुल मामूली है, इंशाअल्लाह बहुत जल्द उतर जाएगा। फिर उसने अपनी जेब से चांदी की एक छोटी सी डिबिया निकाली और उसमें से चार गोलियां निकालकर मौज़म अली को देते हुए कहा, इनमें से दो गोलियां इसी वक्त खिला दीजिए और दो आधी रात के वक्त। सुबह तक अगर बुखार न उतरा तो अपना नौकर मेरे पास भेज दीजिएगा। थोड़ी देर बाद हवेली के दरवाजे पर तबीब को रुख्सत करते हुए मौज़म अली ने कहा, हकीम साहब मरीजा के मुतालिक कोई तशवीश की बात तो नहीं, मैं बहुत परेशान हूँ। तबीब ने जवाब दिया, तशवीश की कोई बात नहीं, मुझे यकीन है कि वो बहुत जल्द ठीक हो जाएंगी। रात को देर तक मौज़म अली को नींद ना आई। सुबह नमाज के बाद उसने ऊपर जाकर दस्तक दी। फरहत की माँ ने दरवाजे पर आकर पूछा, कौन है? मैं मौज़म अली हूँ चची जान, फरहत की तबीयत कैसी है? आबदा ने दरवाजा खोलकर मुस्कुराते हुए उसकी तरफ देखा और जवाब दिया, बेटा फरहत अब बिल्कुल ठीक है, तुमने रात को ख्वा मख्वाह तकलीफ उठाई? चची जान, मौज़म ने गर्दन झुकाते हुए कहा, हाँ बेटा। मैं, हाँ बेटा कहो। कुछ नहीं चची जान, मैं बहुत परेशान था, मौज़म अली ये कहकर नीचे उतर आया। अपने कमरे में पहुंचकर उसने मेज के सामने बैठकर कलम उठाया और कागज पर कुछ लिखने में मसरूफ हो गया। चंद सतरें लिखने के बाद उसने कागज फाड़कर फेंक दिया, फिर दूसरे कागज पर लिखना शुरू किया। थोड़ी देर बाद उसने कागज लपेट कर उसके ऊपर रेशम का धागा बांधते हुए कहा, साबिर ये ऊपर चची जान को दे आओ, देखो कहीं छोटी बीबी के हाथ में न दे देना, वरना तुम्हारी खैर नहीं, वो बहुत गालियां देंगी तुम्हें। और देखो जवाब के लिए दरवाजे के बाहर ठहर कर इंतजार करना। अगर ये बात है तो फिर मुझे कोरा कागज और कलम दवात साथ लेकर जाना चाहिए। नहीं नहीं जाओ। साबिर कमरे से बाहर निकल गया। थोड़ी देर बाद वो वापस आया तो दरवाजे से अंदर झांकते हुए बोला, जनाब उठिए, बड़ी बीवी आपको ऊपर बुला रही हैं। मैंने कहा था कि उन्हें तकलीफ देने की जरूरत नहीं, उन्होंने अभी नाश्ता नहीं किया है। मैं जवाब ले जाता हूँ, लेकिन उन्होंने उल्टा मुझ पर हंसना शुरू कर दिया और छोटी बीवी कह रही थी ये बिल्कुल जानवर है। तुमने छोटी बीवी को तो खत नहीं दे दिया? नहीं जी, अब आप भी मुझे जानवर समझने लगे हैं क्या? मैंने अपनी तरफ से बहुत एहतियात की थी, लेकिन बड़ी बीवी ने खत पढ़ने के बाद उन्हें दिखा दिया। मैंने बहुत कहा यह खत छोटी बीवी को नहीं दिखाइए, लेकिन आज वो भी मुझ पर हंस रही थी। मौज़म अली कमरे से निकलकर बाला खाने पर पहुंचा तो फरहत की माँ दरवाजे में खड़ी उसका इंतजार कर रही थी। हया के मारे मौज़म अली के गाल और कान सुर्ख हो रहे थे। आबदा ने कहा, आओ बेटा अंदर आ जाओ। मौज़म अली झिझकता हुआ कमरे में दाखिल हुआ। आबदा ने कहा, फरहत दूसरे कमरे में है, बैठ जाओ। और वो एक कुर्सी पर बैठ गया। आबदा ने आगे बढ़कर दोनों हाथ उसके सर पर रख दिए और आंखों में आंसू भरते हुए कहा, बेटा फरहत तुम्हारी है, वो हमेशा तुम्हारी थी, मेरे लिए इससे बड़ी खुशी और क्या हो सकती है? मैं कई दिनों से तुम्हारे पैगाम का इंतजार कर रही थी। कभी कभी मुझे ख्याल आता था कि ज़माना हमें ठुकरा चुका है। मैं सोचा करती थी कि तुम लखनऊ के बड़े बड़े ख़ानदान से रिश्ता हासिल कर सकते हो। चची जान, معظم نے آبدیدہ ہو کر کہا، مجھے صرف یہ ڈر تھا کہ اگر میں نے جلد بازی سے کام لیا تو آپ کہیں یہ نہ سمجھیں کہ میں آپ کی مجبوری سے فائدہ اٹھانا چاہتا ہوں۔ آج بھی جب میں خط لکھ رہا تھا تو میرے ہاتھ کانپ رہے تھے۔ آٹھویں روز لکھنؤ کے بڑے بڑے گھرانوں میں یہ چرچا ہو رہا تھا کہ ایک لکھ پتی نوجوان نے اس بے سہارا لڑکی سے شادی کر لی ہے جو اپنی بیوہ ماں کے ساتھ شہر سے باہر ایک بستی کے سرائے میں انتہائی مفلسی اور بے بسی کے دن گزار رہی تھی۔ فرحت رات کے وقت دلہن کا لباس پہنے بستی کی عورتوں کے ہجوم میں بالا خانے کے ایک کمرے میں بیٹھی ہوئی تھی۔ معظم علی دعوت ولیمہ پر جمع ہونے والے مہمانوں کی آؤ بھگت میں مصروف تھا۔ جب بستی کی عورتیں اپنے اپنے گھر چلی گئیں تو فرحت کرسی گھسیٹ کر باہر کی طرف کھلنے والے دریچے کے سامنے بیٹھ گئی۔ افق سے چاند نمودار ہو رہا تھا۔ فرحت نے اٹھ کر آہستہ سے درمیان کا دروازہ کھول کر ساتھ والے کمرے میں جھانکا۔ آبدہ کے کمرے کا چراغ بجھ چکا تھا۔ امی جان، اس نے آہستہ سے آواز دی، لیکن جب ماں کی طرف سے کوئی جواب نہ ملا تو وہ واپس آ کر کرسی پر بیٹھ گئی۔ چاند اب بادل کے ایک سیاہ ٹکڑے کے پیچھے روپوش ہو چکا تھا۔ تھوڑی دیر میں بادل گزر گیا اور چاند کی دل فریب کرنیں پھر ایک بار فضا میں نور کے خزانے بکھر رہی تھی۔ دروازے کی طرف سے قدموں کی چاپ سنائی دی۔ فرحت نے مڑ کر دیکھا، معظم، اس کے سپنوں کا شہزادہ اس کے سامنے کھڑا تھا۔ فرحت کی نگاہیں جھک گئیں۔ معظم علی نے ایک کرسی گھسیٹ کر اس کے قریب بیٹھتے ہوئے کہا، فرحت، میں تصور میں تمہاری ہزاروں تصویریں دیکھ چکا ہوں، لیکن تم ان سب سے زیادہ حسین ہو۔ فرحت نے اپنا چہرہ دونوں ہاتھوں سے چھپا لیا۔ معظم علی مسکرایا، تمہارے ہاتھ بھی خوبصورت ہیں۔ فرحت نے جلدی سے چہرے پر آنچل ڈال لیا اور اپنے ہاتھ اوڑھنی کے اندر چھپا لیے۔ معظم علی نے دریچے سے باہر جھانکتے ہوئے کہا، فرحت، ادھر دیکھو، چاند پر بادل آ گیا ہے، لیکن اس کی رانائی اور دلکشی میں کوئی فرق نہیں آیا۔ جب میں میر حبیب کی قید میں تھا تو اپنی کوٹری کے دروازے کی دراڑوں سے کبھی کبھی چاند کی جھلک دیکھا کرتا تھا اور یہ سوچا کرتا تھا کہ شاید اس وقت تم بھی اپنے محل کے کسی دریچے میں کھڑی ہو کر چاند کی طرف دیکھ رہی ہوں گی۔ پھر قید سے نکلنے کے بعد جب مجھے یہ معلوم ہوا کہ اب زندگی میں ہمارے راستے ایک دوسرے سے مختلف ہو چکے ہیں تو میں نے چاند اور ستاروں کی طرف دیکھنا ترک کر دیا تھا، لیکن تم میری نگاہوں سے کبھی اوجھل نہ ہو سکی۔ معظم علی نے یہ کہہ کر اس کے چہرے سے نقاب اتار دیا۔ فرحت مسکرا رہی تھی، لیکن اس کی خوبصورت آنکھیں آنسوؤں سے لبریز تھی۔ معظم علی نے کہا، فرحت، تمہیں وہ دن یاد ہے جب میں تمہارے کتب خانے میں کھڑا تھا اور تم مجھے دیکھ کر بدحواس ہو گئی تھی، اور پھر جب مرہٹوں نے تمہارے محل پر حملہ کیا تھا اور میں تم پر برس پڑا تھا، لیکن تم اس وقت بہت چھوٹی تھی۔ فرحت نے جواب دیا، یہ یادیں میری زندگی کا سب سے بڑا سرمایہ ہے۔ معظم علی کا چہرہ اچانک مغموم ہو گیا اور وہ کچھ دیر خاموش بیٹھا رہا۔ فرحت نے چند بار نظر بچا کر اس کی طرف دیکھا اور کہا، آپ کیا سوچ رہے ہیں؟ آپ پریشان ہیں؟ فرحت نے کہا۔ معظم علی نے جواب دیا، پریشانیاں ہماری میراث ہیں۔ فرحت، جب میں بنگال کے فوج میں ملازم ہوا تھا تو اپنی تنخواہ کا بیشتر حصہ مفلس اور نادار لوگوں میں تقسیم کر دیا کرتا تھا۔ ایک دوست نے مجھ سے کہا کہ اگر تم اپنی کمائی اسی طرح لوٹاتے رہو گے تو اپنی بیوی کو حق مہر میں کیا دو گے؟ میں نے جواب دیا کہ میری رفیقہ حیات کا مہر ایک ایسا ملک ہوگا جو اندرونی اور بیرونی خطرات سے آزاد ہوگا۔ فرحت، وہ تلوار جو میں نے اپنے وطن کی سرحدوں کی حفاظت کے لیے اٹھائی تھی اب ٹوٹ چکی ہے۔ اب اس ملک کا کوئی گوشہ ایسا نہیں جس کے باشندے اپنی آئندہ نسلوں کو یہ پیغام دینے کے قابل ہوں کہ تمہاری عزت اور آزادی محفوظ ہے۔ ہم تاریک رات کے مسافر ہیں، خدا معلوم ہماری آخری منزل کیا ہوگی۔ مجھے اس موقع پر تم سے ایسی باتیں نہیں کرنی چاہیے، لیکن کاش میں تمہیں مستقبل کے متعلق کوئی اچھا پیغام دے سکتا۔ فرحت، فرض کرو اگر میں تم سے یہ کہوں کہ میں اسی وقت یا چند گھنٹے کے اندر اندر مرہٹوں کے خلاف ایک بڑی جنگ میں حصہ لینے کے لیے جا رہا ہوں تو تم کیا محسوس کرو گی؟ فرحت نے جواب دیا، میں یہ کہوں گی کہ میں مرزا حسین بیگ کی بیٹی اور آصف اور افضل کی بہن ہوں۔ میرے شوہر کو یہ خیال کیسے آیا کہ میں اسے اپنی قوم کے دشمنوں کے خلاف جنگ میں حصہ لینے سے منع کروں گی؟ معظم علی نے کہا، فرحت مجھے تم پر فخر ہے۔ فرحت مسکرا رہی تھی اور معظم علی کو اس کی مسکراہٹ کا ایک ایک لمحہ ماضی کے مہینوں اور برسوں پر حاوی معلوم ہوتا تھا۔ وہ میدان جنگ کی کلفتیں اور قید کی اذیتیں بھول چکا تھا۔ مستقبل کے افق پر اٹھنے والی تاریخ گھٹائیں اس کی نظروں سے اچھل تھی۔ اس کے سامنے صرف حال تھا، اس کی کائنات سمٹ کر اس کے کمرے کی چار دیواری تک محدود ہو رہی تھی، جس کا ہر گوشہ فرحت کی مسکراہٹوں سے مرور تھا، اور اس کمرے سے باہر کی دنیا پر ماضی اور مستقبل کی تاریکیاں چھائی ہوئی تھی۔ فرحت نے کہا، میں آپ سے ایک بات پوچھنا چاہتی ہوں۔ پوچھئے، لیکن میں نہیں پوچھتی، آپ برا مانیں گے۔ خدا کے لیے ضرور پوچھئے، ورنہ مجھے بہت پریشانی ہوگی۔ اچھا یہ بتائیے کہ اس لڑکی کا نام کیا تھا؟ کون سی لڑکی؟ وہ جو آپ کو حیدرآباد کے راستے میں ملی تھی، شیخ فخر الدین کی بھانجی، اس کا نام بلقیس تھا۔ فرحت نے اپنے ہونٹوں پر شرارت آمیز مسکراہٹ لاتے ہوئے کہا، نہیں جناب، میں بڑی صاحبزادی کے متعلق پوچھتی ہوں۔ اس کا نام عطیہ تھا، لیکن تمہیں اس وقت اس کا خیال کیسے آیا؟ بس یوں ہی آ گیا۔ اچھا یہ بتائیے کہ وہ واقعی بہت خوبصورت تھی؟ میں نے کب کہا کہ وہ خوبصورت تھی؟ میں نے تو اسے اچھی طرح دیکھا بھی نہیں، لیکن آپ نے تو یہ کہا تھا کہ چھوٹی لڑکی کی شکل بہت پیاری تھی، اور وہ بھی تو اسی کی بہن تھی۔ ہاں یہ ہو سکتا ہے کہ وہ بھی خوبصورت ہو، لیکن میں تمہارا مطلب نہیں سمجھا۔ فرحت کی آنکھوں میں ایک شرارت آمیز مسکراہٹ کھیل رہی تھی۔ اس نے کہا، میں سوچ رہی ہوں کہ اگر عطیہ کی جگہ میں ہوتی تو کیا کرتی؟ آپ کو حیدرآباد سے واپس آنے کے بعد کبھی اس کا خیال نہیں آیا؟ معظم علی نے ہنستے ہوئے جواب دیا، فرحت میرے دل و دماغ میں اگر خیالات کے لیے کوئی جگہ تھی تو وہ تمہارے تصور سے پر ہو چکی تھی۔ فرحت نے کہا، عجیب بات ہے، میں نے جس دن سے اس لڑکی کے متعلق سنا ہے میرے دل میں بار بار خیال آتا ہے کہ کسی دن حیدرآباد جا کر اسے دیکھوں۔ نہ جانے کیوں میں اپنے دل میں اس کے لیے ایک بہن کی شفقت محسوس کرتی ہوں۔ معظم علی نے کہا، ممکن ہے ہمیں کسی دن حیدرآباد جانا پڑے۔